कार्यक्रमको उत्पादन नेपाल चौतारी, प्रस्तोता राजन पराजुली। नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम देशभरिका विभिन्न स्थानीय एफएम स्टेसनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ। नेपालका सबै ठाउँ अनि सबै नेपालीको विचार अटाउने नेपाल चौतारीमा आज हामीले रोजेको प्रश्न हो, न्यायाधीश नियुक्ति सिफारिस किन यति धेरै विवादमा पर्यो? हामीसँग स्टुडियोमा पाउन हुनुहुन्छ नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की। नेपाल चौतारीमा तपाईँ पनि आफ्ना विचार, प्रश्न र भगाई हामीलाई राख्न सक्नुहुन्छ। नेपाल चौतारी मार्फत तपाईँको आवाज एक साथ देशभरिका विभिन्न स्थानीय एफएम स्टेशनहरूबाट प्रसारण हुन्छ। कार्यक्रममा सहभागी हुन हाम्रो फोन नम्बर 1660013457 मा फोन गर्नुहोस्। फोन नम्बर फेरि एकपटक 1660013457। देशभरिका जुनसुकै ठाउँबाट यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको आज संसदीय सुनवाई समितिमा सुनवाई हुँदैछ। वैशाख 9 गते न्याय परिषदले 8 जनाको नाम न्यायाधीशका लागि सिफारिस गरेको हो। तर नाम सिफारिस भएसँगै उनीहरूको आचरण, चरित्र र मर्यादा ठिक नभएको भनेर विभिन्न उजुरीहरू परे। उनीहरूका विरुद्धमा संसदमा चर्को विवाद पनि भयो। संसदीय सुनवाई विशेष समितिले यस सम्बन्धमा बुझ्न न्याय परिषदका सदस्यलाई छलफलका लागि बोलायो, तर सर्वोच्चको फैसलाले उनीहरू संसदमा उपस्थित हुन नपर्ने आदेश गरेपछि त्यो त्यत्तिकै थन्कियो। बल्ल बल्ल अस्तिको दिन ठूला तीन दलका शीर्ष नेताबीच छलफल भएसँगै सिफारिसमा परेका न्यायाधीशलाई सुनवाईका लागि बोलाइएको हो। अहिले दलीय भागभण्डामा कुरा मिलाउने भनेर सुनवाई प्रक्रिया अघि बढाइएको भनिन्छ। वरिष्ठ कानूनविदहरूसँगै नेपाल बार एसोसिएसनले प्रस्तावित न्यायाधीशको नामका विरुद्ध बोलेका छन्। सर्वोच्च अदालत र कानून मन्त्रीको आलोचना भइरहेको छ। 3.5 वर्ष यता न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न लाग्दा चुलिएको यो विवादले न्याय क्षेत्रमा कस्तो असर पार्ला, कसरी सुल्झेला अहिलेको विवाद? यिनै प्रश्नको सेरोफेरोमा आज हामी नेपाल चौतारीमा छलफल गर्दैछौँ। तपाईँको पैसा नलाग्ने फोन नम्बर 1660013457 तपाईँ आफ्नो विचार राख्न सक्नुहुन्छ। त्यसै गरी मोबाइल प्रयोग गर्ने श्रोताहरूले मोबाइलको मेसेज बक्समा गएर नेपाल चौतारीको छोटो रूप एनसी टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेख्नुहोस् र 5500 एसएमएस गरिदिनुहोस्। आफ्नो नाम ठेगाना पनि लेख्नुहोला। त्यसै गरी हामी फेसबुक, ट्विटरमा पनि छौँ, त्यहाँ पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ र आफ्नो प्रतिक्रिया राख्न सक्नुहुन्छ। हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की। कार्कीजी, नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। हस्, धन्यवाद। यति धेरै पछाडि लामो कुरेपछि लगभग सर्वोच्च अदालतको न्यायाधीशको कुर्सी खाली पो होला कि भनेर डराउने बेलामा जुन तरिकाले चाहिँ न्याय परिषदले 8 जना न्यायाधीशहरूको सिफारिस गर्यो, यो यति धेरै विवादमा किन पर्यो हरिकृष्णजी? यति धेरै विवादमा अहिले न्यायाधीशको नियुक्ति पर्नुको कारण चाहिँ के रह्यो भने, न्याय परिषदले 3 वर्षसम्म न्यायाधीश नियुक्ति नगरिकन सर्वोच्च अदालतलाई रिक्त राख्ने काम गर्यो र बिचमा न्यायाधीश नियुक्ति गर्दाखेरि पनि अस्थायी रूपमा मात्रै न्यायाधीश नियुक्ति गर्यो। त्यसमाथि पनि 10 जना स्थायी नै न्यायाधीश खाली हुँदाहुँदै पनि 5 जना न्यायाधीशहरू मात्रै अस्थायी न्यायाधीश नियुक्ति गर्यो र धेरै आवाजहरू उठाउँदा उठाउँदै पनि चाहिँ पुनरावेदन अदालतमा राम्रो छवि बनाएका न्यायाधीशहरूको रिटायरमेन्ट अवधिसम्म न्यायाधीशको नियुक्तिलाई यत्तिकै चाहिँ मतलब के भन्दाखेरि राखियो। त यो कारणले गर्दाखेरि वास्तवमा अनि सर्वोच्च अदालतमा यही न्याय परिषदका अधिकांश सदस्यहरू बसेर 5 वर्ष कसैलाई कसैलाई 3 वर्षसम्म अस्थायी न्यायाधीशको रूपमा काम लगाएर चाहिँ अपमानित ढङ्गबाट विदा गर्ने जुन काम गर्यो र उहाँहरूलाई अहिले स्थायीको सिफारिसमा लगेन, अनि 10 जना न्यायाधीशहरू हुँदाहुँदै 8 जना मात्रै न्यायाधीशहरू नियुक्ति गरेर केही मान्छेहरूको लागि छुट्याएको जस्तो गरेर 2 सिट चाहिँ बाँकी राखेर न्यायाधीशहरूको नियुक्ति गर्दाखेरि न्याय परिषदको नियतमाथि पनि प्रश्नचिह्न खडा भयो। यो कारणले गर्दा वास्तवमा अहिले सबभन्दा ज्यादा न्यायपालिकाको न्याय परिषदको इतिहासमै सबैभन्दा ज्यादा चाहिँ वास्तवमा विवादास्पद चाहिँ बन्यो यो न्याय परिषदको सिफारिस। अब हामीले न्यायालयलाई हेर्दाखेरिमा ऊ देशको सरकार, प्रधानमन्त्री, राष्ट्रपति चुन्ने प्रक्रियामा समेत चाहिँ उसको निर्णयले चाहिँ उथलपुथल ल्याउन सक्ने एउटा निकाय, आखिर अदालत न्यायालय भनेको त ती व्यक्तिहरू हुन् जसले निर्णय गर्छन्, त्यो मान्छेहरू चाहिँ अहिलेसम्म पनि यो प्रक्रिया नमिल्दाखेरि, यत्रो टाइमसम्म चाहिँ छनौट नहुँदाखेरि, सिफारिस नगरिँदाखेरि किन बोल्न सक्दैन, कि न्यायालय किन यति धेरै चाहिँ तपाईँको एउटा राम्रो छवि बनाएका न्यायाधीशहरू बाहिरिने अवस्था आइसक्दाखेरि पनि चुपचाप बस्नुपर्ने, कस्तो प्रणाली छ हामीसँग? होइन, वास्तवमा यसैले त मैले भने नि, यो यही कारणले गर्दा यो प्रणाली स्वयंमा दोषी छैन, यसमा वास्तवमा दोषी व्यक्तिहरू हुन्, जो मान्छे न्याय परिषदमा बस्नुभयो, न्याय परिषदमा रहनुभयो, उहाँहरूले संविधान र कानुनले दिएका जुन भूमिकाहरू थिए त्यो भूमिकाहरूलाई उहाँहरूले निर्वाह गर्नुपर्ने थियो, त्यो भूमिका वास्तवमा उहाँहरूले चाहिँ सही रूपमा उहाँहरूले र जिम्मेवारी बोधका साथ एउटा जवाबदेहितापूर्ण ढङ्गले उहाँहरूले त्यसलाई निभाएको पाइएन। नत्र भने न्याय परिषदले वास्तवमै सर्वोच्च अदालतमा 9,000 संख्यामा रहेका मुद्दाहरू बढेर 18,000 पुगे, सर्वोच्च अदालतमा परेका मुद्दाहरू फैसला हुन नसकेका कारणले गर्दा। आज 5 वर्ष 6 वर्ष 7 वर्षदेखि चाहिँ मान्छे त्यो मुद्दाको लागि धाइरहेका छन्, तर पालो नआएर फेरि फर्केर जानुपर्ने अवस्था बनिया छ। यस्तो खालको स्थिति उत्पन्न हुँदाखेरिसम्म पनि न्यायपालिकाको नियुक्ति गर्नुपर्छ भन्ने न्याय परिषदले कानमा तेल हालेर बस्यो, बार बार प्रश्न उठाइए तर पनि सुनेन। त्यसैले वास्तवमा यो अहिलेको विवाद जन्मिनुको एउटा प्रमुख कारण त्यो पनि हो। भनेपछि त तपाईँको न्याय परिषदको अध्यक्षता गर्ने तपाईँको सर्वोच्च अदालतको मुख्य न्यायाधीश, प्रधान न्यायाधीश उहाँ लगायत यसभन्दा अगाडि जुन मान्छेहरू थिए, अब तपाईँको सर्वोच्च अदालतको प्रधान न्यायाधीशलाई पनि हामीले दोषी मान्नु पर्यो। बिल्कुल, किनभने प्रधान न्यायाधीशलाई, प्रधान न्यायाधीशलाई न्याय परिषदको अध्यक्ष बनाइसके पछाडि प्रधान न्यायाधीशले न्याय परिषदको नेताको हैसियतले त्यो जिम्मेवारी लिनुपर्छ र यसको दोषको ठुलो हिस्सा चाहिँ प्रधान न्यायाधीशकै काँधमा जान्छ। भनेपछि प्रधान न्यायाधीशलाई नै सर्वोच्च अदालतमा कतिजना न्यायाधीश चाहिन्छ सबै मुद्दा फर्चुट गर्नका लागि, र सही न्यायाधीश छान्ने कसरी, त्यसको प्रक्रिया के हो भनेर प्रधान न्यायाधीशलाई सिकाउनु पर्यो भने त हामीलाई त गाह्रो भयो नि। वास्तवमा यो सही प्रश्न हो कि देशको प्रधान न्यायाधीश जसले न्याय सम्पादन गर्छन्, यो हामी कहाँ वास्तवमा, र यो दोषको भागी योभन्दा अघिल्लो प्रधान न्यायाधीश खिलराज रेग्मी पनि हुनुहुन्छ, उहाँकै पालादेखि भएका हुन्, अझ बढी उहाँ जिम्मेवार र दोषी किन हुनुहुन्छ भने उहाँ समेतको इजलासले चाहिँ वास्तवमा केही समयदेखि संविधान सभा रिक्त पनि विघटित हुँदैछ, र त्यो संविधान सभा अन्तर्गत रहेर व्यवस्थापिका संसद, संविधान सभा नै व्यवस्थापिका संसदमा रूपान्तरित भएको हुनाले त्यो व्यवस्थापिका संसदले काम गर्न नसक्ने अवस्थामा 6-6 महिनासम्म उहाँले चाहिँ वास्तवमा खाली नराखेर उहाँकै आदेशले, फैसलाले संविधान सभा विघटित हुँदै थियो, त उहाँले त्यति कुरा बुझ्नु पर्थ्यो, किनभने त्योभन्दा अगाडिसम्म संविधान सभाका चाहिँ काम कारवाहीलाई हेरेर 6 महिनामा अब संविधान सभाले संविधान बनाउँदैन र अर्को निष्कर्ष पनि अर्को पनि चाहिँ वास्तव दिन नसक्ला भन्ने कुरा त्यस बेला अनुमान गर्न सक्ने विषय थियो। तर उहाँहरूले त्यो 6 महिनासम्म सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्नेतिर बिल्कुलै ध्यान दिनुभएन। यो सबै विषयहरूमा प्रश्न चाहिँ तपाईँको अज्ञानता अथवा त्यो विषयलाई जुन प्राथमिकता दिनुपर्ने त्यसको समस्याको ओच नाप्न नसकेको कि प्रश्न नियतमा पनि छ? प्रश्न संवेदनहीनताको, संवेदनशीलता नभएको, र यसले वास्तवमा चाहिँ एउटा न्याय खोज्न आउने मान्छेलाई उहाँहरूले नै बनाउनु भएका सिद्धान्तका आधारमा भन्दा न्याय ढिला दिनु, न्याय नदिनु सरह हो भनेर चाहिँ भन्ने यो संसारभर प्रसिद्ध चाहिँ मतलब के भन्ने कानुनी उक्ति हो। अब यति कुरोको पनि ख्याल गर्न नसकेर जब उहाँहरू चाहिँ मतलब के भने बस्नुहुन्छ भने उहाँहरूले जिम्मेवारी बोध गरेको बिल्कुलै चाहिँ देखिँदैन, बिल्कुलै देखिँदैन। र उहाँहरूले त्यसबाट चाहिँ मतलब के भने उहाँहरूको नियत अहिले जुन एउटा चाहिँ मतलब के भने स्तरको चाहिँ मतलब के भन्दाखेरि विवादास्पद छविका प्रश्नहरू आएका न्यायाधीशहरूको सिफारिस उहाँहरूले गर्नुभयो, यसले चाहिँ उहाँहरूको नियतमाथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ। अर्को ढङ्गबाट हेर्ने हो भने लामो समयसम्म न्यायाधीशहरू सिफारिस भएनन्, यसको एउटा कारण भनेको संविधान सभा संसद विघटन पनि भयो, त्यसपछि चाहिँ तपाईँको एकदम अन्तरिम सरकारका रूपमा चाहिँ गैरदलीय सरकार निर्माण भयो, यी विभिन्न परिस्थितिहरूका कारणले गर्दा त्यो माहौल बनेन भनेर भन्न सकिन्न, अथवा अहिले न्याय परिस्थिति जसरी चाहिँ मान्छेहरू सिफारिस गरेकोमा जुन ढङ्गबाट चाहिँ प्रश्नहरू उठिरहेछ त्यस्तै खालको अप्ठ्यारो आउँछ भनेर हिजो पनि तर्से कि होइन? त्यो त तर्सिनेले त जिम्मेवारी लिनु हुँदैन नि, एउटा त्यत्रो जिम्मेवार पदमा जिम्मेवार ठाउँमा बसेर चाहिँ मलाई चाहिँ मतलब के भन्दाखेरि म माथि प्रश्न पो खडा गरिन्छ कि उठाइन्छ कि भनेर बसेर त हुँदैन नि। उहाँले नियुक्ति आफूले गरेको कार्यलाई कमभन्दा कम विवादास्पद चाहिँ कसरी बनाउने भन्ने हिसाबमा काम गर्नुभयो भने विवाद आउँदैन, नियतमै खोट राखेर चाहिँ काम गर्नुभयो भने निश्चित रूपमा विवाद आउँछ। न्याय परिषदले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दाखेरि न्यायाधीश कसरी चयन गर्छ, त्यसका आधारहरू के हुन्छन्? अब न्याय परिषदले न्यायाधीशहरूको कसरी गर्छ त अब न्याय परिषदका सदस्यहरूले नै जवाफ दिनुहोला। तपाईँहरूको पनि एकजना प्रतिनिधित्व हुनुहुन्छ? होइन, हाम्रो प्रतिनिधि हुनुहुन्छ, तर हाम्रो प्रतिनिधि भनेको न्याय परिषदमा गइसकेपछि उहाँ स्वतन्त्र प्रतिनिधि हो, किनभने उहाँको नेपाल बार एसोसिएसनप्रति उत्तरदायित्व हुँदैन कि, उहाँलाई उत्तरदायी बनाउने भनेको महाभियोग लगाएर मात्रै उहाँलाई हटाउन सकिन्छ, अरू कुनै व्यवस्था छैन कानुनमा। एकचोटि हामीले सिफारिस गरेर पठाइसके पछाडि उहाँ चाहिँ मतलब के भने स्वतन्त्र हुनुभयो, स्वतन्त्र ढङ्गले उहाँ जानुहुन्छ। त्यस कारणले गर्दाखेरि अब उहाँहरूले गरेको कसरी गर्नुहुन्छ भन्ने त, तर कसरी गर्नुपर्छ भन्ने चाहिँ के भने संविधानले तोकेको छ, कानुनले ऐनले तोकेको छ, उहाँहरूले आफैले बनाएका जाने मापदण्डहरूले तोकेका छन्। ती सबैले तोक्दाखेरिको कुरो के हो भने त्यसमध्येको एउटा आधार वरिष्ठता हुन्छ, किनभने हामीले एउटा भुल्न नहुने कुरो के हो भने हामीले सर्वोच्च अदालत लगायत प्रत्येक अदालतमा न्यायाधीशहरूको नियुक्ति गर्दाखेरि त्यो न्यायाधीशको नियुक्ति बढुवा होइन नियुक्ति हुन्छ भनेर हामीले राख्यौँ, किनभने बढुवा भन्ने बित्तिकै चाहिँ के हुन्छ भने बढुवामा एउटा स्ट्रङ आधार चाहिँ ज्येष्ठतालाई मान्न सकिन्छ, मानिन्छ। तर बढुवा नभनेर नियुक्ति भन्नुपर्ने कारण चाहिँ त्यसलाई मेरिटलाई चाहिँ आधार मान्ने हो, उसको न्यायप्रतिको निष्ठालाई चाहिँ मतलब के आधार मान्ने हो, अनि उहाँले योभन्दा अगाडि गरेको कार्यको आधारमा उहाँको कार्यकुशलता कस्तो देखिन्छ भन्ने कुरालाई आधार मान्ने हो। अनि वास्तवमा चाहिँ के भन्दाखेरि न्यायाधीशहरूको नियुक्ति गर्दाखेरि उहाँले चाहिँ वास्तवमा उहाँको साथीप्रति गरेको व्यवहार, कानुन व्यवसायीप्रति गरेको व्यवहार, उहाँले मुद्दावालाप्रति गरेको व्यवहार, उहाँले चाहिँ वास्तवमा चाहिँ के भन्दाखेरि त्यहाँका कर्मचारीहरूसँग गरेको व्यवहारको मूल्याङ्कन गरेर यो मान्छे वास्तवमा माथिल्लो अथवा सर्वोच्च अदालतको चाहिँ न्यायाधीशको लागि नियुक्तिको लागि योग्य छ कि छैन भनेर हेर्नुपर्छ। उहाँले गरेका कामको मूल्याङ्कन गर्ने एउटा आधार निर्माण गर्नुपर्छ। कार्यकुशलता केले जाँचिन्छ, केले हेरिन्छ, उहाँको नैतिक आचरण केले हेरिन्छ, उहाँहरूलाई खराब आचरण यी कुराहरू गर्न हुँदैन भनेर चाहिँ भनिएको छ। जस्तो एकछिनलाई मान्नुहोस् न, कोही न्यायाधीश एउटा क्लाइन्टसँग बसेर जाँड खाएर तास खेल्यो भने त्यो उसको आचरणभित्र पर्छ कि पर्दैन भन्दा पर्दैन, आचरणले रोकेको छ। त्यसैले त्यस्तो काम गर्यो कि गरेन भनेर रेकर्ड राख्नुपर्छ कि पर्दैन, हेर्नुपर्छ कि पर्दैन नियुक्तिको सिफारिस गर्दा भन्दाखेरि यी सबै कुराहरूलाई हेरेर न्यायाधीश नियुक्ति गर्नुपर्छ। भनेपछि वरिष्ठता, कार्यक्षमता र न्यायप्रतिको निष्ठा, हजुर, यी तिनवटा कुरा जाँचेर सही न्यायाधीशलाई चाहिँ नियुक्तिको लागि व्यवहार गर्नु पर्थ्यो, उहाँहरूको व्यवहार पनि त्यो कुरो मिलेन यसपालि, यही देखिया छ अहिले। अहिले जुन प्रश्नहरू चाहिँ उठेर आएका छन् साम रूपमा आए, एउटा चाहिँ के हो भन्दाखेरि पब्लिक पर्सेप्सन के हो भन्ने कुरा नि, कि उहाँको विरुद्ध चाहिँ न्यायाधीशहरू जो नियुक्त हुन लागिरहेका छन् उहाँहरूले काम गरिरहेका ठाउँमा उहाँहरूप्रतिको सार्वजनिक धारणा चाहिँ के रहेछ भन्ने कुरा पनि बुझिन्छ, वास्तवमा बुझ्नुपर्छ। किनभने जो मान्छेको पब्लिक इमेजै खराब छ, जसले आम रूपमा सार्वजनिक रूपमा चाहिँ यो मान्छे त यस्तो मान्छे पनि त्यो ठाउँको लागि लायक हुन्छ भन्ने खालको प्रश्न उठ्यो भने त्यति नै पनि चाहिँ वास्तवमा मान्छेको अयोग्यता बनिदिन्छ। हामीलाई केसँग म विचारहरू लिइहाल्छु। सबभन्दा पहिला फेसबुकमा केही साथीहरूले राख्नु भएको छ, म त्यो कुरा सुनाइहाल्छु। दिलीप कुमार नेपाली अमेरिकाबाट लेख्नुहुन्छ, सबैजना सोच्छन् नेपाली जनतालाई महामूर्ख बनाउन सकिन्छ, राज्य पुनर्संरचनाको कुरा गर्दा न्याय प्रणालीको पुनर्संरचना पनि अति आवश्यक छ, वास्तवमा नेपालको न्याय प्रणालीमा पनि राजनीतिक दोषी चस्मा भएको मैले देखेको छु भनेर लेख्नुभयो। त्यसै गरी सुर्खेतबाट विनोद साई भन्नुहुन्छ, पुनरावेदनमा हुँदा खराब काम गरेको भन्ने थाहा भएका न्यायाधीशहरूलाई नै सर्वोच्चमा ल्याउनु हुँदैन, भोलि सर्वोच्चको प्रधान न्यायाधीश बन्न सक्ने गरी आउने न्यायाधीशहरू त कम्तीमा गलत काममा मुछिएका हुनु भएन नि, स्वतन्त्र न्यायपालिकालाई प्रभावित गर्ने गरी राम्रो छवि नभएका न्यायाधीश नियुक्ति गरी त्यसले आम नागरिकको अहिलेको एकमात्र विश्वासी र निकाय न्यायपालिकाप्रति विश्वास रहेको विश्वास समेत गुम्छ। डेकेन्द्र थापा दैलेखबाट लेख्नुहुन्छ, अहिलेका विवाद नेपालको अस्थिर राजनीतिक व्यवस्थाको फाइदा हो कि नेपाली जनताको न्यायिक स्वतन्त्रताको खिल्ली उडाएको हो मैले बुझिनँ भनेर लेख्नु भएको छ। मोहन पौडेल, प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा आन्दोलनमा उत्रने बार न्यायाधीश नियुक्तिमा यत्रो विवाद हुँदा किन आन्दोलनमा उत्रेको छैन, भित्रभित्र विरोध गरेर कहाँ हुन्छ भनेर लेख्नुहुन्छ, म त्यो चाहिँ तपाईँलाई सोधिहाल्छु। अब धेरै त उहाँहरूले आफ्नो विचार राख्नु भएको छ र अहिलेका यी काम कारबाहीहरूले निश्चित रूपमा कि हामीले न्याय प्रणाली अब कस्तो बनाउने, न्यायाधीशहरूको नियुक्तिको संयन्त्र कस्तो बनाउने, न्यायाधीशको कारबाहीको संयन्त्र कस्तो बनाउने भन्ने बारेमा आगामी संविधान बन्ने बेलामा यसको बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था उत्पन्न भइसकेको जस्तो देखिन्छ। त यो स्थिति जस्तो अहिले जे खालका चर्चाहरू आइरहेका छन्, अब अहिले अब बाँकी रहेका न्यायाधीशहरू नियुक्ति गर्ने सवालमा राजनीतिक दलका शीर्ष नेताहरूको बिचमा चाहिँ सहमति कायम भएर अमुक अमुक व्यक्तिहरूलाई चाहिँ मतलब के भन्दाखेरि लाने सहमति गरेर अहिले संसदीय सुनवाई समितिलाई प्रभावित गर्न खोजिँदैछ भन्ने कुराहरू पनि चर्चामा आएका छन्। यस्तो दुर्भाग्यपूर्ण अवस्था आएको छ वास्तवमा, यदि त्यसो भयो भने र आज चर्चामा आएका नामहरू नै भोलि वास्तवमा सिफारिस भयो भने न्याय परिषद राजनीतिक दलका शीर्ष नेताहरूको लाचार छाया भएर काम गरेको स्थिति उत्पन्न भयो भएन भने त्यो न्याय परिषदको औचित्य अब रहन्छ, जुन न्याय परिषदले वास्तवमा चाहिँ के भने राजनीतिभन्दा पर रहेर उसले एउटा स्वतन्त्र ढङ्गले न्यायाधीशहरूको एउटा चाहिँ योग्यता र दक्षताको आधारमा एउटा निष्पक्षतापूर्ण ढङ्गले चाहिँ नि त्यहाँ एउटा छानबिन हुन्छ भनेर बनाइएको संयन्त्रले जब एउटा राजनीतिक नेताहरूका चाहिँ ढोका ढोकामा धाउने आफ्ना सिफारिसलाई चाहिँ मतलब के भने कार्यान्वयन गराउनका लागि, अनि मेरो सिफारिसलाई चाहिँ मतलब के भन्दाखेरि जस्ताको तस्तै पास गरिदेऊ भनेर चाहिँ रात साँझ चाहिँ मतलब के भन्दाखेरि चाहिँ नेताहरूका ढोकामा चाहिँ गुहार नपुग्ने, अनि तिनीहरूलाई चाहिँ मतलब के भन्दाखेरि चाहिँ भोलि गएर तपाईँहरूले जो जसलाई भन्नुहुन्छ नियुक्ति गरिदिन्छु भन्ने लगायतका अवस्थाहरू सिर्जना भयो भने त्यो न्याय परिषद अब न्याय परिषद लायक रहेन। त्यसैले उहाँहरूले बहुत जायज प्रश्नहरू चाहिँ उठाउनु भएको छ र नेपाल बार एसोसिएसनले हिजो खेलराजी प्रधानमन्त्री हुन जाँदा जति सशक्त जाने ढङ्गले आवाज उठाएको थियो आज पनि त्यत्तिकै सशक्त ढङ्गले यी प्रश्नहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ भनेर बार एसोसिएसनले उठाइरहेकै छ र बार एसोसिएसनको आवाजमा अलिकति पनि चाहिँ मत्थर चाहिँ आएको छ अर्थ कमजोरी भएको छ भन्ने मलाई महसुस भएको छैन र हामी वास्तवमा नियुक्तिको सिफारिसका दिनदेखि आजसम्म निरन्तर रूपमा चाहिँ मतलब के भने हामीले चाहिँ वास्तवमा न्यायाधीशहरू सर्वोच्च अदालतका न्यायाधीशहरूको नियुक्तिलाई कन्फर्म गर्दा चाहिँ आएका प्रश्नहरूको बारेमा गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गरेर मात्रै छानबिन गरेर मात्रै त्यसको निर्कोलमा चाहिँ पुग्नुपर्छ भन्ने कुराहरू उठाइरहेकै छन्। हामीसँग सुरेश गिरी हुनुहुन्छ, दार्जिलिङबाट हुनुहुन्छ। सुरेशजी नमस्कार। नमस्ते दादा, अनि अतिथिलाई नमस्कार है। नमस्कार। आज चाहिँ मेरो के प्रश्न छ भने यो के सर्वोच्च अदालतको न्यायाधीश यो छनौट गर्दा चाहिँ आवश्यक जति यो न्यायाधीश के अरे समयमै यो छनौट गर्न नसक्नुको कारण र अब यो यसमा चाहिँ यो सर्वोच्च अदालतलाई चाहिँ यो न्यायाधीशले गर्नु पर्ने काम र कर्तव्य चाहिँ मलाई प्रश्न पारिदिनु पऱ्यो क्या दादा। हस्, धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुरेश गिरी दादिङबाट। हामीले त्यसमा केही सन्दर्भको कुराकानी त अघि पनि गऱ्यौँ, म अझै हामी छलफल गर्दै जाँदा त्यो कुरा अझै बढी खुल्दै आउला। सूर्य नेपालजी लेख्नुहुन्छ, बेलायतमा न्यायाधीश हुन न्यायाधीश हुने मानिस मात्र स्वच्छ होइन, उसका खानदानका सात पुस्ता वरपरसम्म कुनै पनि अभियोग नलागेको परिवार हुनुपर्छ भनेर भनिन्छ। धेरै कुराहरू बेलायतको अनुसरण गर्ने नेपालका प्रणालीहरू मध्ये नेपालको न्याय प्रणालीमा चाहिँ सात पुस्ता मात्र होइन, सात समुद्र पारिसम्म विवादमा परेका मानिसहरू न्यायाधीशमा नियुक्ति गर्ने परिपाटी पो बसाउने भए नेताहरूले भनेर भन्नुहुन्छ। अन्तर्राष्ट्रिय सिद्धान्त अनुसार तपाईँको विश्वमै न्याय चाहिँ स्वच्छ हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ र कुनै पनि किसिमका अनुचित प्रभावहरूले त्यसलाई छुनु हुँदैन भन्ने सिद्धान्त छ। सबैले त्यसलाई अनुसरण गरेका छन्, तर फेरि पनि छान्ने भनेको सरकार, त्यसपछि आएर प्रतिनिधिमूलक संस्थाहरू, उनीहरूको त त्यसमा ठुलो भूमिका नै रहन्छ। यो दुईवटा कुरा कसरी चाहिँ सन्तुलित हुन्छ? हरिकृष्णजी, मैले किन यो सोधेँ भने यहाँ माधव अधिकारीजीले नेपालगञ्जबाट लेख्नुभयो, साँच्चीकै भित्री चलखेल हो त यो न्यायाधीश विवादमा, दलहरू भागवण्डामा न्यायाधीश नियुक्ति गरिरहेका छन् भन्ने कुरा सुनिन्छ, यसलाई कसरी लिने भनेर भन्नुहुन्छ। हजुर, अब यो वास्तवमा चाहिँ म के भन्छु भने उहाँहरूले बहुत राम्रो कुराहरू चाहिँ उठाइदिनु भएको छ, राम्रो कुरा ल्याइदिनु भएको छ। अब यो उहाँले भन्नुभयो, बेलायतबाट एकजना साथीले लेख्नुभयो, उहाँले चाहिँ वास्तवमा बेलायतमा सात पुस्तासम्म पनि कोही मान्छेको अभियोग लागेको छ कि भनेर हेरेर मात्रै न्यायाधीश ल्याइन्छ। र वास्तवमा त्यसैले नै हो कि हामीलाई एकचोटि हामी जाँदाखेरि नर्वे जाँदाखेरि पनि उनीहरूले के भन्थे भने हाम्रोमा न्यायाधीशले खराब आचरण गर्छ अथवा चाहिँ भ्रष्टाचार गर्छ भनेर भन्यो भने यहाँ कसैले पनि पत्याउँदैन भनेर चाहिँ भन्थे। त्यो छनौटको प्रक्रियाबाट आएकै कारणले गर्दाखेरि वास्तवमा त्यो स्वच्छता कायम राख्न सकेको हो, न्यायाधीशले त्यो विश्वास चाहिँ नै जगाउन सकेको हो। र न्यायाधीशमा त्यो विश्वास भयो भने मात्रै वास्तवमा न्यायाधीशले न्याय सम्पादन गरेको कुरा चाहिँ सबैलाई चित्त पनि बुझ्छ। होइन भने न्यायाधीशले जतिसुकै राम्रो फैसला गर्यो भने पनि यो न्यायाधीश खराब छ भन्ने आँखाले हेरेर चाहिँ कुनै पक्ष पुग्यो भने त्यसले चाहिँ वास्तवमा उसले न्याय नै गर्दा पनि चाहिँ उसले न्याय गरेको अनुभूति उसले गर्दैन। अब त्यस्तो छनौट कसरी गर्ने त? अब त्यस्तो एउटा कुरा मलाई बताइदिनुहोस्, यदि हामीले त्यसै गरी हाम्रा सबै न्यायाधीशहरूका सबै निर्णयहरू नापेर तौलेर गर्ने हो भने हामीसँग त्यस्ता मान्छे छन् जसले सर्वोच्च अदालतको न्यायाधीशको सिट भरिने गरी पुग्लान्? जरुर पुग्छन्, पुग्छन् है। खोज्नुपर्छ र त्यो खोज्दा इमान्दारिता चाहिँ हुनुपर्छ, त्यसमा आग्रह पूर्वाग्रहले काम गर्नु हुँदैन, त्यसलाई राजनीतिक आँखाले हेर्नु हुँदैन। र न्यायाधीश भनेको न्याय सम्पादन गर्ने हो। यहाँ हरेकको एउटा आग्रह पूर्वाग्रह के देखिन्छ भने उसले मेरो लागि चाहिँ मतलब के भन्दाखेरि चाहिँ नि अनुकूल हुने काम गरिदियोस् त्यहाँ न्यायाधीश भएर पनि भन्ने मान्यता राखेर जब काम गर्न थालियो भने त्यस्ता न्यायाधीश भेटिँदैन। तर त्यो नराखिकन हामीलाई राम्रो न्यायाधीश चाहिएको हो भनेर चाहिँ भन्ने मान्यता राख्ने हो भने चाहिँ राम्रा न्यायाधीश छैनन् भन्ने होइन, अहिले पनि राम्रा न्यायाधीश छन्। अहिले पनि चाहिँ मतलब के सर्वोच्चमा जान लागेका कानुन व्यवसायहरू छन्, तर कानुन व्यवसाय एउटा लाँदा पनि, कानुन व्यवसाय एउटा हेर्दा पनि उहाँको प्रोफेसनल ब्याकग्राउन्ड कस्तो थियो, वकालत गर्दा कसरी गर्नुभएको थियो, उहाँको मेहनत कस्तो थियो, इमान्दारिता कस्तो थियो, लगनशीलता कस्तो थियो, उहाँको बारेमा मान्छेहरूले कस्तो खालको धारणा बनाएका छन्, आम मानिसहरूको जाने धारणा के छ, यी सबै कुराहरू बुझेर यदि न्यायाधीशको नियुक्ति गर्ने हो भने मलाई लाग्छ न्यायाधीश नियुक्ति अब यो हाम्रामा त कस्तो भयो भने अब भ्रष्टाचारको चाहिँ आरोप लाग्यो भन्यो भनेदेखि चाहिँ प्रमाण छ, भरपाई छ, भन्ने जस्ता चाहिँ कुरा गर्न थालियो भने चाहिँ हुँदैन है। जस्तो के छ भने मैले भने एउटा चाहिँ के छ भने हामीले त्यति त्यो संसदीय सुनवाईको मर्म के हो भन्ने नै अहिलेसम्म बुझ्न सकेका छैनौँ कि हामी। अहिले के भनिदिन्छौँ भन्दाखेरि ए बाबा संसद न्याय के अरे न्याय परिषदको पुनरावलोक पुनरावेदन सुन्ने निकाय हो संसदीय समिति, र न्याय परिषदलाई चाहिँ संसदको अधीनस्थ राख्न मिल्छ, संसदीय समितिको अधीनस्थ राख्न मिल्छ भन्ने जस्ता प्रश्नहरू सोधिन्छ, त्यस्ता प्रश्नहरू उठाइन्छ। वास्तवमा संसदीय सुनवाई भनेको त के हो भने त्यो जुन चाहिँ सिफारिस गर्ने नियुक्तिको सिफारिस गर्ने निकाय छ त्यो नियुक्तिको सिफारिस वास्तवमा ठिक ढङ्गले भएको छ कि छैन, ठिक मान्छे नियुक्ति भएको छन् छैनन् भन्ने कुरा हेर्ने हो होइन। जस्तो एउटा त्यहाँ कस्ता खालका प्रश्नहरू पनि आउँछन् भने हुन त यसमा डिबेट छ कि फिलोसफीको आधारमा मान्छेको कुनै आइडियोलोजीको आधारमा कुनै मान्छे योग्य हुने कि नहुने, अयोग्य हुन्छ कि हुँदैन भन्ने। तपाईँ अमेरिकामा एउटा चाहिँ के उसमा चाहिँ कसरी रिजेक्ट भयो मान्छे भन्दाखेरि कि उसले एबोर्सन भनेको चाहिँ यो एक किसिमको हत्या नै हो भन्ने अभिव्यक्ति चाहिँ मतलब किन उनले दिएका चाहिँ आधारमा पनि उनले महिलाको त्यो चाहिँ मतलब किन प्रजनन सम्बन्धी चाहिँ अधिकारलाई उनले कसरी संरक्षण गर्न सक्छन् यस्तो धारणा राख्ने मान्छेले, अरू सम्पूर्ण कुरामा उनी पर्फेक्ट थिए भन्छन्, इमान्दार थिए, न्यायप्रतिको निष्ठा थियो, कानुन र संविधानप्रतिको उनको चाहिँ एकदमै कमिटमेन्ट थियो, प्रतिबद्धता थियो, तर ती सम्पूर्ण कुरा हुँदाहुँदै पनि उनले न्याय सम्पादनका कार्यहरू पनि गरिसकेका थिए र एकदमै राम्रा राम्रा फैसलाहरू पनि लेखेका थिए भन्ने हुँदाहुँदै पनि त्यो एउटै मात्रै आधार पनि उहाँको अयोग्यता भनेर चाहिँ रहेको थियो भन्छन्। हामीसँग छविरमण अधिकारी हुनुहुन्छ, काठमाडौँबाट हुनुहुन्छ। छविरमणजी नमस्ते। हजुर नमस्कार। अतिथिजीलाई पनि नमस्कार। नमस्कार। मेरो अलिकति आज तपाईँसँग कुरा गर्न मन नै लाग्यो कि। हजुर। तपाईँ बारको अब जिम्मेवार प्रतिनिधि हुनुभयो। हजुर। तपाईँहरूको भूमिका यो नियुक्ति प्रक्रियामा जब नाम नोमिनेसनमा परे नि आठजनाहरू, त्यो सुरुवातमा जति सशक्त देखिन्थ्यो अहिले सायद मलाई लाग्छ अब तपाईँहरू पनि पार्टीकै एउटा प्रतिनिधिको हैसियतले नै अब भूमिका निर्वाह गरे हो कि। अहिले सबै राजनीतिक दलहरू पनि हिजो एकदमै हुँदै हुँदैन भनेर त्यो व्हिप नै जारी गरेका मान्छेहरू पनि सायद मैले हिजोसम्मको कुरा सुने अनुसार निकै राम्रो लेनदेनमा चाहिँ अब जसरी हुन्छ अब यसलाई चाहिँ पास गराउने खेलमा चाहिँ लागेको भन्ने कुरा, र आठैजनालाई नियुक्ति गराइयो भने कुनै आश्चर्य नमाने हुन्छ भन्ने अवस्थामा चाहिँ हिजोको दिनबाट मैले पनि अलिअलि सुन्नमा पाएको छु क्या। अब म तपाईँबाट जवाब चाहन्छु, अहिलेसम्म कानुन मन्त्रीको या प्रधानमन्त्रीको या प्रधान न्यायाधीशको या कसैको पनि विरोध गरेको यिनीहरूले गलत गरिरहेछन् भनेर चाहिँ मिडियामा पनि खासै चर्चै भएन, एक दुईजना परिषद पदाधिकारीहरूको मात्रै कुरा आइरहेछ। अब ती आठजना मध्ये पनि कोही राम्रा कोही नराम्रा भन्ने कुरा आएको छ, सुनवाई आज हुँदैछ संसदमा होइन। अब ती मान्छेहरू जसलाई अहिलेसम्म विरोध गरिएको थियो ती मान्छेहरू नियुक्ति भयो भने बारले भोलि उनीहरूको बेन्चमा बस प्रवी गर्नलाई छोड्छ कि छोड्दैन, किनभने यो यदि बारले त्यो चाहने हो भने त्यसले एउटा धेरै ठुलो परिवर्तन ल्याउन सक्छ। अर्को अब यो पाँडे पजनीको हैसियतले या कसैले चाहिँ लेनदेनको हिसाबमा या कोही आफ्नो नजिकको मान्छे भएको आधारमा सिफारिसमा परेर नियुक्ति पाउने प्रथालाई अन्त्य गर्नको लागि प्रतिस्पर्धात्मक अब आधारमा नियुक्तिको प्रक्रियालाई अब अवलम्बन गर्नुपर्छ भन्ने मान्यतामा बारको धारणा के छ? हस् धन्यवाद छविरमणजी, जवाफ पाऊ। हस् छविरमण अधिकारीजीले काठमाडौँ सोध्नुभयो। सबभन्दा पहिलो कुरो यदि यही मान्छे, पहिलो कुरो बताइदिनुहोस्, तपाईँले आज सुनवाई हुँदैछ, लगभग एक महिना हुन लागिसक्यो यो सम्पूर्ण प्रक्रिया चलिरहेको, तपाईँले पो कानुन बुझ्नु भएको छ, सबै नेताहरूले कानुनको विषयमा कसरी छलफल गर्छन् भनेर नाडी छाम्नु भयो होला, तपाईँलाई के लाग्छ यी आठजना न्यायाधीशहरू अहिलेको पछिल्लो परिवेशहरू जसरी चाहिँ विकास हुँदैछन्, छविरमणजीले इङ्कित पनि गर्नुभयो, कसरी सिफारिस हुने सम्भावना देख्नुहुन्छ? अब म चाहिँ वास्तवमा बाहिर धेरै खालका चर्चाहरू आएछन्, अब छविरमणजीले त लेनदेनै भएको छ, त्यहाँभित्र पनि लेनदेन भइसक्यो भनेर चाहिँ भन्ने कुराहरू पनि गर्नुभयो, र मैले चाहिँ अब यी नै सञ्चार माध्यमहरूको हिसाबमा हेर्दा चाहिँ शीर्ष नेताहरूका बिचमा सर्वोच्च अदालतका बाँकी रहेका न्यायाधीशहरूको नियुक्तिमा चाहिँ बाँडफाँड को लेनदेन चाहिँ भएको छ अरे भन्ने चाहिँ वास्तवमा बाहिर चर्चामा आएको छ, मिडियामा आएको छ। मैले त्यतिसम्म कुरा अहिले यहाँभित्रको कुरामा जानकारी पाएको कुरो त्यति हो अहिले सञ्चार माध्यमबाट। र यो वास्तवमा एकदमै मैले अघि नै मैले एउटा कुरा म के भन्नु भन्दाखेरि, यदि यो आएको कुरो चाहिँ वास्तवमा चर्चामा आएको र त्यो कारणबाट संसदीय सुनवाई समिति प्रभावित भयो भने संसदीय सुनवाई समितिको पनि औचित्य चाहिँ वास्तवमा समाप्त भएर जान्छ र उहाँहरूले पनि आफ्नो भूमिकालाई ठिक ढङ्गले निर्वाह नगरेको र उहाँहरू एउटा सही रूपमा जनताको प्रतिनिधिको रूपमा काम नगरेको भन्ने कुरा चाहिँ स्थापित हुन पुग्दछ। र म के भन्छु भन्दाखेरि कि वास्तवमा त्यो काम अहिले एउटा जिम्मेवार संसदीय समितिका सदस्यहरूबाट त्यस्तो काम नहोला र नेताहरूले पनि चाहिँ मतलब के भन्दाखेरि त्यसरी प्रभावित गर्ने काम नगर्नुहोस् नगरिदिनुहोस् भन्ने म उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु। र वास्तवमा यदि त्यसरी चाहिँ गरियो भने अब न्याय परिषदको औचित्यमाथि प्रश्न उठ्छ र न्याय परिषद चाहिँ नि नेताहरूको एउटा राजनीतिक दलहरूको एउटा लाचार छायाको रूपमा मात्रै चाहिँ त्यो परिणत हुन जान्छ। त्यस कारणले गर्दा यस्तो कामहरू चाहिँ हुनु हुँदैन भन्ने हामी आवाज उठाउँछौँ र नेपाल बार एसोसिएसनले आवाज चाहिँ वास्तवमा के भन्दाखेरि मत्थर गरेको छैन, आफ्नो अडानमा अहिले पनि कायम छ। र अब जहाँसम्म भोलि यदि चाहिँ मतलब के भने यी सबै मान्छेहरू मलाई के लाग्छ भने त्यहाँ उजुरीको गम्भीरतालाई हेरेर संसदीय सुनवाई समितिका सदस्यहरू निश्चित रूपमा एउटा निष्कर्षमा पुग्नु होला भन्ने म आशा गर्छु, अपेक्षा गर्छु। अहिले नै उहाँहरूप्रति म अविश्वास गर्न चाहन्न र अहिले नै म यसो गर्ने भनेर चाहिँ भन्न पनि चाहन्न वास्तवमा कि हामीले हरेक कुराहरू गर्दा एउटा इन्स्टिट्युसनल अहिले हामीले भोलि यदि भएन भने के गर्ने भन्ने बारेमा अहिले हामी छलफलको तहमा पुगेका छैनौँ र त्यो छलफलको तहमा पुग्नुपर्ने स्थिति उत्पन्न भएछ भने त्यो बेलामा नेपाल बार एसोसिएसनले प्रक्रियागत ढङ्गबाट अब आफ्ना सल्लाहकारहरू बार एकाइका पनि सदस्यहरूसँग पनि चाहिँ मतलब के समन्वय र सम्पर्क गरेर हामी चाहिँ मतलब के भने कुन बाटोबाट अगाडि जाने कसरी चाहिँ यसलाई चाहिँ मतलब किन अगाडि बढाउने भन्ने विषयमा हामी चाहिँ मतलब के भन्दाखेरि अगाडि बढ्छौँ। अहिलेसम्म तपाईँसँग कुराकानी गर्दा तपाईँले भन्नुभयो जुन तरिकाले चाहिँ न्यायाधीशहरूलाई सिफारिस गरियो उनीहरूले सही ढङ्गले कार्यक्षमता वरिष्ठता र निष्ठालाई जाँच्न सकेनन् भनेर भन्नुभयो। हजुर, न्याय परिषदसँग सिफारिस गरिसकेपछि नेपालमा संसदीय सुनवाई समिति जुन छ त्यो संसदीय सुनवाई समितिमा यो विषयमा छलफल चल्दा र उनीहरू न्याय परिषदका व्यक्ति बोलाउँदाखेरिमा सर्वोच्च अदालतको एउटा निर्णयले चाहिँ जानु नपर्ने बोलाउन नपाउने र त्यो कहाँ अधिकारभन्दा बाहिर गएर गएको भन्ने आशयको निर्णय पनि भयो। त्यस पछाडि त्यो विषय त्यसै टुङ्गियो। मैले त्यता सोध्नु खोजेँ त्यो निर्णय त्रुटियुक्त थियो भनेर तपाईँले सङ्केत गर्न खोज्नु भयो। अब मैले अलि अगाडि नै पनि भनिसकेको छु यो विषयमा कि वास्तवमा हामी कहाँ एउटा विडम्बनापूर्ण व्यवस्था छ। वास्तवमा त्यो के भने सर्वोच्च अदालतको एकजना न्यायाधीशले गरेको आदेश पनि सर्वोच्च अदालतको आदेश भइदिन्छ र त्यसलाई सबैले मान्न बाध्य हुनुपर्ने अवस्था हुन्छ। त्यसकारणले त्यो निर्णय त्रुटिपूर्ण छ भन्न चाहिँ पाइन्छ तर निर्णय पालना गर्दिन भन्न पाइँदैन। त्यस कारणले गर्दा संसदीय सुनवाई समितिले पनि अब उहाँहरूलाई नबोलाएर आफ्नो असन्तुष्टि चाहिँ जाहेर गर्यो तर अब बोलाउन चाहिँ मतलब के भन्दाखेरि मिलेन भनेर चाहिँ सर्वोच्च अदालतको एउटा न्यायाधीशको इजलासले भनिदिइसकेका हुनाले म चाहिँ वास्तवमा धेरै अगाडिदेखि पनि मैले चाहिँ भन्दै आएको विषय के हो भने मेरो आफ्नो यो चाहिँ व्यक्तिगत हो यो कि मैले भनेको धारणा चाहिँ के हो भन्दाखेरि अब सर्वोच्च अदालतलाई यदि सर्वोच्च अदालत बनाउने हो भने यो सर्वोच्च अदालतमा इजलास पिछेको चाहिँ मतलब के भने सिद्धान्त बनाउने कामको अन्त्य गर्नुपर्छ। त्यसको लागि वास्तवमा सर्वोच्च अदालत भनेको चाहिँ सबै न्यायाधीशहरू बसेको चाहिँ अदालत सर्वोच्च अदालत हो भन्ने एकजना दुईजना तिनजनाले निर्णय नगर्ने त्यो नगर्ने कि होइन एउटा अन्तिम एउटा त्यत्रो चाहिँ त्यत्रो विषय संविधानको त्यत्रो विषयको निर्णय गर्दा एउटा न्यायाधीशलाई लागेको आधारमा चाहिँ गर्ने कुरा वास्तवमा त्यहाँ संविधानले अधिकार दिन्छ कि दिँदैन कानुनले अधिकार दिन्छ कि दिँदैन कानुनले त्यो अधिकार दिएको छ कि छैन त्यो कानुनको व्याख्या हुनुपर्ने स्थिति हो कि होइन त्यस्तो स्थितिमा वास्तवमा यसरी रोक लगाउन मिल्थ्यो कि मिल्दैन धेरै प्रश्नहरू छन् तर एक न्यायाधीशले मिल्दैन भनिदिएपछि सिद्धियो त्यसैले त्यो कुराहरू वास्तवमा चाहिँ मतलब के भन्दाखेरि हामीले स्ट्रक्चरल्ली नै पनि चाहिँ अलिकति सोच्नुपर्ने अवस्था चाहिँ उत्पन्न भएको छ। अब अहिलेको समग्र परिस्थितिमा संसदीय सुनवाई समितिमा गएर सबै कुरा टुङ्गियो, संसदीय सुनवाई समितिले गर्न सक्ने के हो? अब संसदीय सुनवाई समिति पनि एउटा स्थितिमा अहिले अगाडि बढिसकेको जस्तो देखिन्छ। संसदीय सुनवाई समिति एक स्टेजबाट चाहिँ पार भयो कि जस्तो अहिले देखियो, त्यो स्टेज किनभने त्यो प्रक्रियागत रूपमै चाहिँ त्रुटिपूर्ण भएको हुनाले त्यसलाई चाहिँ मतलब के भने समुच्चा नै चाहिँ न्याय परिषदमा चाहिँ फेरि पुनर्विचार गर भनेर चाहिँ पठाउने एउटा फेज चाहिँ उनीहरूले अब क्रस गरे हो कि जस्तो देखिन्छ, किनभने उजुरीकर्ताहरूलाई पनि बोलायो र त्यस पछाडि अहिले सिफारिस भएका व्यक्तिहरूलाई पनि बोलाएको हुनाले अब व्यक्ति व्यक्तिको चाहिँ मतलब के विषयमा प्रवेश गरेर हेर्ने तहमा अहिले पुगेको हो कि जस्तो लाग्छ। यदि त्यसो हो भने अब वास्तवमा त्यो तहमा पुग्नुभन्दा अगाडि चाहिँ व्यक्तिकामा प्रवेश गर्नुभन्दा अगाडि नै चाहिँ जुन प्रक्रियागत प्रश्नहरू चाहिँ उठेका थिए, 10 नियुक्ति गर्नुपर्नेमा 8 मात्रै नियुक्ति गरेको, त्यस पछाडि गएर चाहिँ कुनै रोस्टर नबनाएको र नियुक्तिलाई प्रतिस्पर्धा विहीन ढङ्गले चाहिँ मतलब के भन्दाखेरि टपक्क टिपेर ल्याएर चाहिँ मतलब नियुक्ति गरेका, यी लगायतका जुन विषयहरू थिए, अनि नियुक्तिमा चाहिँ प्रत्येक व्यक्ति बिचका आधार र कारण खोल्नुपर्ने, ती आधार र कारण नखोलेका, यी जुन अवस्थाहरू थिए, यो अवस्थाबाट वास्तवमा चाहिँ एउटा निर्णायक निकायले, निर्णय गर्ने निकायले तिम्रो यी कुराहरू चाहिँ देखिएको हुनाले, प्रक्रियामै त्रुटि देखिएको हुनाले फेरि चाहिँ मतलब के भन्दाखेरि तिमी यी सबै प्रक्रियाहरू चाहिँ पुरा गरेर प्रक्रियाहरू मिलाएर नियुक्ति गर, सिफारिस गर भनेर भन्न पनि सक्ने अवस्था हुन्थ्यो, त्यो गरेन र अब अहिले चाहिँ मतलब के भने व्यक्तिमा प्रवेश गर्ने स्थिति आयो। अब व्यक्तिमा प्रवेश गरिसके पछाडि चाहिँ व्यक्तिका विरुद्धमा परेका उजुरीहरूको गम्भीरतालाई हेरेर त्यसमा आएका उजुरीहरूको चाहिँ मतलब के भने गहिराईमा पुगेर अध्ययन गरेर अनुसन्धान गरेर त्यस पछाडि वास्तवमा चाहिँ दोषी देखिएका व्यक्तिहरू र जो मान्छेहरूको बारेमा न्याय परिषदमा नै उजुरी छन्, जो मान्छेको बारेमा सर्वोच्च अदालतले पनि बोलेको छ, जो मान्छेहरूको बारेमा चाहिँ विभिन्न आचरणगत प्रश्नहरू पनि उठेका छन्, त्यस्ता व्यक्तिहरूलाई अब रोक्न सक्छ। म केही विचारहरू लिइहाल्छु। हामीलाई महेश्वर चौधरीजीले ट्विटरमा लेख्नुभएको छ, न्यायाधीश नियुक्तिमा अहिले देखेको विवादमा अघिल्ला प्रधान न्यायाधीश खिलराज रेग्मी पनि दोषी हुनुहुन्छ भनेर उहाँलाई आफ्नो लागेको विचार लेख्नुभयो। त्यसै गरी धर्मराज बुढाजीले लेख्नुहुन्छ, सिफारिसमा परेका न्यायाधीश अहिलेसम्म पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुन योग्य भए तर सर्वोच्चको न्यायाधीश हुन किन अयोग्य भए? यस्तो कसरी हुन्छ? सिफारिसमा बारका नपरेर यस्तो कुरा उठ्यो कि भनेर लेख्नुभयो। म त्यसमा आउँछु। हामीसँग नाम त ठेगान लेख्नु भएन, तर बारले आवाज उठाउँछ अनि सेलाउँछ, राजनीति नभएको ठाउँ कहाँ छ र सानो पदका लागि दरखास्त दिए त कुन पार्टीको भनेर खोज्छ, त्यसले राम्रो पाउन गाह्रो छ, तार्किक तरिकाले आवाज उठाउनु पर्यो बारले पनि भनेर लेख्नुहुन्छ। त्यसै गरी दाङबाट हामीलाई अर्को एसएमएस यस्तै ढङ्गको आएको छ, फेसबुकमा निशान्त खनालजी लेख्नुहुन्छ, बार अहिले पहिलेभन्दा अलि लचिलो बन्दैछ जस्तो सुनियो नि त्यसो भए भनेर लेख्नुहुन्छ। सन्दर्भ तपाईँलाई सुनिरहेको बेला उहाँलाई त्यस्तो लाग्यो कि मैले सोध्न खोजेको प्रश्न चाहिँ एउटा न्यायाधीश ले गलत गरे कि सही गर्यो भन्ने कुरा, एउटा निर्णय गर्दा गलत गरे कि सही गर्यो भन्ने कुराको निर्कोल गर्ने निकाय के हो? जस्तै हाम्रो नेपालको न्याय प्रणालीमा त दुईजना मान्छे झगडियाहरू भनिन्छ कानुनी भाषामा, दुईजना लड्छन्, एउटा जित्छ अर्को हार्छ, र न्यायालयमा बस्ने एउटा अदालत न्यायाधीशले गर्ने निर्णय भनेका बहस र पैरवीमा आएका विषयहरूका आधारमा जुन के अरे प्रमाणहरू अगाडि सारियो त्यसका आधारमा जुन बलियो दुख्यो उसले त्यसलाई निर्णय दिने हो भन्छ, एउटा खुसी हुन्छ अर्को दुःखी हुन्छ, के निर्णय सही थियो भनेर कसले छुट्याउँछ? अब यस्तो यो हामी कहाँमा एउटा गलत खालको चिन्तन पनि छ र यो चिन्तन विशेषज्ञ भन्ने मान्छेहरूकैमा पनि छ। वास्तवमा त्यो के हो भने न्यायाधीशले गरेको निर्णय जाँच्ने ठाउँ नियुक्तिको सिफारिस गर्ने हुनसक्छ, त्यो त अदालत छ नि। जिल्ला अदालतको न्यायाधीशले गरेको फैसला गलत भयो भने पुनरावेदनले सच्याउँछ, पुनरावेदनले गरेको गलत भयो भने सर्वोच्चले सच्याउँछ। सच्याउने प्रक्रिया आफ्नो ठाउँमा छ, निर्णय सच्याउने प्रक्रिया एउटा हो, तर उसको खराब आचरण बापत उसलाई जिम्मेवार बनाउने त अर्को कुरो हो नि। कसले बनाउनु पर्ने हो? त्यसैले यसमा के हो भने कसले बनाउनु पर्ने भन्ने जिल्ला अदालत र पुनरावेदन अदालतको हकमा न्याय परिषदले सर्वोच्च अदालतका न्यायाधीशहरूको हकमा संसदले महाभियोग लगाएर, त्यो बाहेक अर्को विकल्प छैन। त्यसैले जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरूको त सम्पूर्ण रेकर्ड राख्ने पनि कारवाही गर्ने पनि निकाय भनेको न्याय परिषदै हो। त्यसैले न्याय परिषदले नियुक्तिको सिफारिस गर्दा वास्तवमा सिफारिस गरिएका न्यायाधीशहरूको विरुद्धमा कस्ता कस्ता खालका उजुरीहरू परेका छन् भन्ने कुरालाई नोटिसमै नलिने कुरा पनि हुन्छ र त्यो नोटिसमै नलिने कुरा हुँदैन। किन कोही मान्छेको विरुद्धमा मात्रै त्यस्तो उजुरीहरू पर्छन् र जहाँ गयो त्यहीँबाट चाहिँ उजुरी किन पर्छन्? मुद्दा हराउने र जिताउने त प्रत्येक न्यायाधीशले गरे हुन्छ नि त। सबै न्यायाधीशको विरुद्धमा त यसले घुस खाएर चाहिँ मेरो चाहिँ मुद्दा हराइदियो भनेर त उजुरी परेका छैन नि त। हामीसँग महेन्द्र पाण्डे हुनुहुन्छ, कैलालीबाट हुनुहुन्छ। महेन्द्रजी नमस्ते। हजुर नमस्ते। हजुर महेन्द्रजी भन्नुहोस्। हजुर, मेरो एउटा प्रश्न भनेको के भनेपछि, जुन रूपमा सर्वोच्च अदालतको निर्णयबाट सर्वसहित जन्मकैद भएका जस्ता व्यक्तिहरूलाई हाम्रो सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने यो व्यवस्थापिका संसद भनौँ या कार्यपालिका भनौँ, दुइटैले जुन रूपमा अहिले यो संसदीय सुनवाई समितिबाट जुन 8 न्यायाधीशहरूको अनुमोदनको कुरा आएको छ र बारले पनि यस्ता विभिन्न मुद्दाहरूमा पहिलेदेखि चरको स्वर निकाल्ने पहिले र पछि सेलाउँदै जाने गरेको छ र अबको अवस्थामा आज जुन संसदीय सुनवाई हुँदैछ, मलाई लाग्छ जहाँसम्म यी नेताहरू मिलेर भागभण्डाको रूपमा अनुमोदन गर्छन् र बारले के गर्छ यस विषयमा। धन्यवाद महेन्द्र पाण्डे कैलालीबाट। हामीसँग अकल विष्ट कञ्चनपुरबाट हुनुहुन्छ। विष्टजी नमस्ते। नमस्ते। हजुर विष्टजी। अतिथिज्यूलाई पनि नमस्ते। नमस्ते। मेरो प्रश्न हजुरसित के छ भने, तपाईँको कानुन व्यवसायबाट एउटा सदस्य न्याय परिषदमा हुनुहुन्छ, उहाँहरूको बारेमा तपाईँले के सोच्नु भएको छ? भ्रष्टाचारी न्यायाधीश नियुक्त गर्ने अनि 4-4 विवाह गरेको न्यायाधीश नियुक्त सिफारिस गर्ने अनि गाजा तस्करलाई छुटाउने न्यायाधीश नियुक्त गर्ने, र अर्को कुरा के हो भने, त्यस्ता न्यायाधीशहरू सर्वोच्च पस्यो यदि भोलि पस्यो भने तपाईँको कानुन तपाईँको यो बार एसोसिएसनको भूमिका के हुन्छ? हस् अकल विष्टजी, मलाई तपाईँ त्यो प्रश्नमा धेरैचोटि आइरहेछ, तपाईँले त्यसमा जवाब दिनुहोला। मलाई चाहिँ संसदीय सुनवाई समितिले आज के गर्ला भन्ने प्रश्नमा अलिकति चल्न मन लाग्यो। हामीले नेपाली कङ्ग्रेसका नेता बालकृष्ण खाँडलाई यही प्रश्न सोधेका छौँ। कल्पना भट्टराईले कुरा गर्नुभएको छ। नेपाली कङ्ग्रेसले चाहिँ यो सिफारिस भएका नामलाई यसै सुल्टाएर लैजाउँ भनेर अलिकति फोर्स गरे होइन? नेपाली कङ्ग्रेसले यो संसदीय सुनवाई पद्धतिलाई हामीले विश्वास गरेका छौँ होइन? संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका प्रमुख आयुक्त र आयुक्तहरू, त्यस्तै कूटनीतिक नियोगका राजदूतहरू र न्यायपालिका प्रधान न्यायाधीश र सर्वोच्चका न्यायाधीशहरू आउने प्रावधान छ र यसलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ र यो जनताप्रतिको उनीहरूको उत्तरदायित्व बढेर जाने अब त्यसको रूपमा लिएका छौँ हामीले यसलाई। र अहिले 8 सिफारिस गरेका मध्येमा साँच्चै नै उहाँहरूलाई जुन उजुरीहरू लागेका छ, 8 ब्लकमा चाहिँ फर्काउने या एउटै ब्लकमा चाहिँ स्वीकृत गर्ने होइन कि 8 व्यक्तिगत रूपमा कसको के क्षमता छ, जो सिफारिस गरिएको छ साँच्चै नै नियुक्त गर्न उपयुक्त हुनुहुन्छ कि हुनुहुन्न, त्यो उहाँहरू गुणदोषको आधारमा चाहिँ हामीले पास गर्ने हो। एउटा बदमासी न्याय परिषदको हो यसरी आरोप लागेका व्यक्तिहरू चाहिँ सिफारिस गर्यो भनेर भनिन्छ, त्यो हो कि होइन जस्तो लाग्छ यहाँलाई? अब त्यो मूल कुरा न्यायिक परिषदले सहमतिमा निर्णय गर्नु पर्थ्यो होइन? त्यहाँ रामकुमार प्रसाद शाह न्यायाधीश जो अब यो अहिलेको न्यायाधीशको चाहिँ मुख्य प्रधान न्यायाधीशको पदावधि सिद्धिएपछि उहाँ नै प्रधान न्यायाधीश बन्ने रोल क्रममा भएको न्यायाधीशले नै नोट अफ डिसेन्ट लेख्नुभयो। त्यो नोट अफ डिसेन्ट लेख्ने अवस्था न्याय परिषदभित्रै आउनु हुने थिएन, त्यहाँ न्याय परिषदभित्रै विवाद भएको कारणले त्यसको प्रभाव चाहिँ सबैतिर पर्यो होइन? छापामा पनि पर्यो, मिडियामा पनि आयो, जनतालाई पनि यसले जिज्ञासा पनि गरायो। त्यसले गर्दा संसदीय सुनवाईको क्रममा आएको मतान्तर या विवाद का बारेमा चाहिँ पनि हामीहरू गम्भीर हुनु जरुरी छ। तथापि यसपटकको चाहिँ नि प्रक्रियामा न्याय परिषदले नै जुन निर्णय गरेका छ त्यो निर्णयमा सबैजना तानिनुपर्ने हो कि? हामीले यही प्रश्न भीम रावलजीलाई पनि सोधेका छौँ, नेकपा एमालेका नेता भीम रावलजी। उहाँ पनि संसदीय सुनवाई समितिमा उहाँको अभिव्यक्तिहरू धेरै सञ्चार माध्यममा पनि आएका छन्। यो न्यायाधीश नियुक्तिको मुद्दा चाहिँ एकदमै विवादमा तानियो नि, किन हो? न्याय परिषदबाट जुन प्रकारको सिफारिस भयो, स्वतन्त्र न्यायपालिकाका मूल्य मान्यतालाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेमा तदनुकूल जुन कुरा नभएको थियो त्यो कुराले गर्दा यस्तो खालको विवाद उत्पन्न भएको हो। अब न्याय परिषदले पनि अब संसदीय समितिलाई पनि टेरेन होइन? न्याय परिषदले जुन प्रकारको पत्र पठायो त्यसको संसदीय सुनवाई विशेष समितिले प्रतिवाद गरेको छ र त्यसलाई त्यसप्रति आपत्ति जनाएको छ। यसलाई सुल्झाउन अथवा जो नाम सिफारिस भएको छन् उहाँहरूलाई उसका लागि सुनवाईका लागि बोलाउनै पनि यत्रो दिन टाइम लाग्यो दलहरूलाई, दलहरू बिचमै कुरा नमिलेर चाहिँ यो लम्बेको हो। नयाँ प्रसन्नले जुन प्रकारको सिफारिस गर्यो त्यो सिफारिसलाई समग्रतामा नै फिर्ता गर्नुपर्छ, किनभने प्रथम दृष्टिमा नै त्यो त्रुटिपूर्ण छ भन्ने कुरामा बहस भयो। त्यो बहसमा नेपालसँग सम्बद्ध मान्ने सांसदहरूले सहमति जनाउनु भएन, फलस्वरूप त्यो समय लम्बेको हो। अब भोलिदेखि न्यायाधीशहरूको लागि प्रस्तावित व्यक्तिहरूको सुनवाई हुँदैछ। अब यसमा नेकपा एमालेको चाहिँ धारणा के हो त? नेकपा एमाले तथ्य र सत्यको आधारमा जे कुरा प्रष्ट देखिन्छ स्वयं रूप जानुपर्छ। यदि कुनै व्यक्ति विशेष तथ्य प्रमाणबाट आचरणहीन, स्वतन्त्र न्यायपालिकाको सर्वोच्च निकायमा बस्न नसुहाउने र अरू प्रमाणबाट निजहरूको चरित्रमा आशंका गर्नुपर्ने अवस्था देखियो भने त्यस्ता व्यक्तिहरूलाई सुनाएको क्रममा हामीले अस्वीकार गर्नुपर्छ भन्ने नेकपा एमालेको धारणा छ। अहिलेका सिफारिस भएका नामहरू बाहेक तिनवटा मुख्य दलले चाहिँ आफ्ना तर्फबाट न्यायाधीशका लागि भनेर नाम सिफारिस गरेको भन्ने कुरा पनि बाहिर आएको छ, नामै किटेरै आइरहेको छ। त्यो त मलाई थाहा छैन कसले कहाँ गर्यो, कसै कसैले बालुवाटारमा भएको छलफलमा त्यस्ता कुराहरू उठ्यो भनेर चर्चा गरेको त मैले सुने, तर बालुवाटारको बैठकमा म थिइनँ। त्यहाँ के छलफल भयो, दलहरूको बिचमा के सहमति भयो, त्यो कुनै औपचारिक कुराहरू मलाई थाहा छैन। उहाँ हुनुहुन्थ्यो भीम रावल। भीम रावलजी र बालकृष्ण खाँडजीको कुरा सुन्दा आजको संसदीय सुनवाई समिति कसरी चल्छ जस्तो लाग्यो तपाईँलाई? होइन, उहाँहरूको कुरा सुन्दाखेरि उहाँहरूले गुण र दोषका आधारमा र उहाँहरूको समग्र एउटा स्थितिलाई हेरेर अब अगाडि बढ्छौँ भन्ने दुइटैको एउटा त्यो खालको अभिव्यक्ति चाहिँ अब मैले पाएँ। उहाँहरूले यसलाई अब एउटा चाहिँ पहिले साबिकमा एउटा समग्रतामै यसलाई चाहिँ त्रुटिपूर्ण भएको हुनाले गर्दाखेरि यो समग्रमै पठाउनुपर्छ भन्ने कुरामा चाहिँ अब त्यहाँ चाहिँ सर्वसम्मति हुन नसकेको कारणले गर्दा अब व्यक्तिमा प्रवेश गर्ने भन्ने कुरा भएछ। र व्यक्तिमा प्रवेश गर्दाखेरि म एउटै मात्रै कुरा अब आग्रह गर्न चाहन्छु र त्यो उहाँहरूको अभिव्यक्तिबाट त त्यो होला भन्ने लाग्छ, तर त्यो गरिरहँदाखेरि चाहिँ वास्तवमा चाहिँ के भन्दाखेरि त्यहाँ आएका विषयवस्तुहरू जसको विषयमा जुन गम्भीरताका साथ चाहिँ उठेको छ त्यसलाई त्यही गम्भीरताका साथ लिनुपर्छ, हेरिनुपर्छ, हेरियोस् र चाहिँ वास्तवमा चाहिँ त्यहाँ अरू कुनै आँखाले नहेरियोस्। यहाँ चाहिँ मतलब के भन्दाखेरि अरू कुनै आँखाले हेरियो भने एउटा के हुन्छ भने कहिलेकाहीँ चाहिँ मान्छेलाई एउटा भनिन्छ नि के भन्ने यो लागु औषध सेवनकर्ताले यदि चाहिँ मतलब के भने अन्यत्र काहीँ पाएन भने बाबुआमाकै पनि चाहिँ मतलब के भन्दाखेरि खोल्ती बाँकी राख्दैन भनेर भन्छन्। त्यसैले गर्दाखेरि हामीले त्यसमा अन्य कुनै आँखाले हेरेर चाहिँ मतलब के भने गम्भीर आचरणगत प्रश्न उठेका मान्छेहरूलाई स्वीकृत गर्ने कार्य गरियो भने भोलि त्यसले न्यायपालिकाको हुर्मत लिने काम गर्छ र स्वतन्त्र न्यायपालिकाको मर्यादालाई कायम राख्न सक्दैन। अन्तिम समयमा पनि केही श्रोताहरूले सोध्नुभएको थियो, नेपाल बार एसोसिएसनले यदि गलत न्यायाधीशहरू नै सर्वोच्चमा नियुक्ति भयो भने के हुन्छ भनेर तपाईँले भन्नुभयो। हामी छलफल गरेर जुन ढङ्गले चाहिँ अगाडि बढ्दाखेरि चाहिँ सबैको लागि हित हुन्छ र त्यो एउटा परिपाटी मिल्छ त्यस अनुसार कुरा गर्छौँ, अहिले आयोगमा केही कुरा गरिदिने भनेर भन्नुभयो। तपाईँहरूको भूमिका छानिनुभन्दा अगाडि र त्यस पछाडि पनि न्यायालय र न्यायको मर्म चाहिँ समेटिने गरी होस्। धेरै धेरै धन्यवाद तपाईँले आफ्नो समय दिनुभयो नेपाल सरकारका लागि। मेरो पनि धेरै धेरै धन्यवाद यहाँ मलाई यहाँ आएर आफ्नो विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा। हामीले आश गरेका छौँ राम्रो न्यायाधीश नियुक्ति हो र देशमा राम्रो न्याय प्रणाली कायम होस्। आज हामी नेपाल सुतारीको अन्त्यतिर आइसक्यौँ। नेपाल सुतारी देशभरिका विभिन्न रेडियोसँग सहकारी गरी एन्टेना फाउन्डेसन नेपाल उत्पादन गर्छ। आज हामी कुराकानी गर्दैथ्यौँ नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीसँग। भोलि बिहान 8:10 लागि नेपाल सुतारीको उत्पादन टोलीसँगै म राजन पराजुलीलाई बिदा दिनुहोस्। नमस्कार। Oh, oh, oh.